नमस्कार, हामी अहिले www.danaikrishan.blogspot.com सुन्दैछौँ। आन्द्रिका गिरीको कथा संग्रह कम्युनिस्टबाट। अब सुनौ आडम्बर शीर्षकको कथा। पात्र परिचय। एक, लिंग महिला, उमेर 25 वर्ष, शिक्षा स्नातकोत्तर, पेशा विद्यार्थी। पहिरन साधारण आधुनिक पहिरन, प्यान्ट र टी शर्ट, कपाल छोटो, रंग गोरो, स्वाभिमानी विचारधारा। नाम थाहा नभए पनि हुन्छ। दुई, लिंग पुरूष, उमेर 26 वर्ष, शिक्षा स्नातकोत्तर, पेशा जागिरे, कपाल रंगाएको खैरो, रंग गाउँ गोरो। नाम थाहा नभए पनि हुन्छ। शुरू। पहिलो दिन केटाकेटी बीच परिचय, त्यसपछि सामान्य बोलचाल भयो। केटी लजाएर लुकी लुकी केटालाई हेरिरहेकी थिए, तर केटो सिधा नजरले एकोहोर हेरिरहेको थियो। दोस्रो दिन केटा र केटी बीच आजको साँझको समयमा भेटघाट भयो। केटो बोल्यो, कति पढ्दैछौ? ओहो, धेरै पढ्नुपर्छ, केही भन्नुपर्छ, स्वाभिमानी हुनुपर्छ, जमाना कहाँबाट कहाँ पुगिसक्यो, तिमी पनि अघि बढ्नुपर्छ। केटी केही बोलिन, सुनि र केटाबाट प्रभावित भए। तेस्रो दिन, तिमीलाई यो छोटो कपाल असाध्यै सुहाएको छ, केटाले गफ सुरु गर्यो। लामो कपाल झन्झट हो अहिलेको व्यस्त समयमा। अहिले महिलाहरूले श्रृङ्गारमा होइन व्यक्तित्व विकासमा जोड़ दिनुपर्छ। श्रृङ्गारले महिलाहरूलाई पुतली झैं बनाएको छ। श्रृङ्गार त त्यस्ता महिलाले गर्छन् जो अरू पुरूषमाथि निर्भर रहन जान्छन् र श्रृङ्गारलाई सिढ़ी बनाएर चढ़छन्। जो महिला स्वाभिमानी हुन खोज्छ र उसले श्रृङ्गारमा होइन व्यक्तित्व विकासमा जोड़ दिन्छ, त्यो नै आदर्श महिला हो। तिमीले श्रृङ्गारलाई महत्व नदिएको देख्दा मलाई साह्रै खुसी लाग्यो। म तिम्रो यो सादा तर सुन्दर व्यक्तित्वको प्रशंसा गर्छु। केटी केटाका कुरा सुनेर दङ्ग परे। उसको विचारसँग कुनै एउटा केटा साथीको विचार मिलेको देखेर मक्ख भए। चौथो दिन भेट हुने बित्तिकै केटाले भन्यो, तिमी किन कतै जागिर खोज्दैनौ? केटीहरूको यही बानी खराब, जागिर गर्नु छैन, लोग्नेले पालिहाल्छ भन्ने सोच्छन्। म त मेरो स्वास्थ्यलाई मरै पाल्दिनँ, आफैले आफैलाई पाल्नुपर्छ। एउटा राम्रो कार्यालयले मान्छे खोजिरहेको छ, तिमी त्यसमा ट्राई गर, मलाई विश्वास छ त्यो काम तिमीले नै पाउनेछौ। केटाले केटीलाई आफै अफिस लिएर गयो र केटीले गर्नुपर्ने सबै काम कुरा सिकाएर केटीलाई घरसम्म छाडिदियो। पाँचौं दिन केटा आयो, हालखबर सोध्यो, यो प्यान्टमा तिमीलाई खुब सुहाएको छ, प्यान्ट लगाउनु पनि सजिलो हुन्छ, फेरि हरेक मान्छे जस्तै आर्मी मान्छे पनि जे इच्छा लाग्छ त्यो लाउन स्वतन्त्र हुन्छ। आई मैले चाहिँ सबै 12 हातको सारी नै बेर्नुपर्छ भन्ने छैन नि। जे होस्, तिमीलाई प्यान्ट्स आउँछ, तिमी सधैँ प्यान्ट लाऊ है। केटाले भनेको कुरा केटीले सुनिरहे। छैठौं दिन केटाको औंलामा ब्यान्डेज थियो, घाउ नभएको हातमा एउटा झोला थियो। केटा र केटीको बाटोमा भेट भयो। केटीले अतालिएर सोधी, हातमा के भयो? केटाले मुस्कुराएर जवाफ दियो, तुलसीले हात काट्यो, बिहान तरकारी काट्दा, औषधि लगाएको छ, ठिक भइहाल्छ नि। केटीले भनी, तुलसी चलाउन नजानेले किन चलाएको छ? केटाले भन्यो, अरे मलाई तुलसी चलाउन किन आउँदैन, त्यो त भर्खर धार लगाएको तुलसी थियो, फेरि मेरो ध्यान पनि अन्त थियो, त्यही भएर पो काटेको त। म सधैँ खाना पकाउँछु, मलाई राम्रो खाना बनाउन आउँछ, के सोचेको तिमीले? म त घरको सब काम गर्छु, कुच चलाउनेदेखि लुगा धुनेसम्म, मलाई यो कुरामा कुनै लाज लाग्दैन, बरु गर्व लाग्छ। मान्छेहरू यो केटाको काम हो, केटीको काम हो भन्छन्, तर म त काम केवल मान्छेको हुन्छ भन्ने सोध्छु, कोही यसलाई मेरो नामर्दी पनि भन्छन् भने भन्दै गरून्। सातौं दिन केटाले अर्की एउटी केटी लिएर आयो र साथी भनी परिचय गरायो। एकछिनको गफगाफपछि केटाले भन्यो, मानिसहरू अहिलेको जमानामा आएर पनि केटा र केटीलाई सँगै देख्ने बित्तिकै नाना थरी कुरा काट्न थाल्छन्। मलाई तिनीहरूको वास्ता छैन, म त केटा र केटी पति र पत्नी, प्रेमी प्रेमिका, दाजु बहिनी, बाउ छोरी भाइको नाता पनि हुन सक्छ भन्ने विचार राख्छु। मेरो केटा मात्र होइन, केटी पनि साथी छन्। आठौं दिन, ल बधाई छ, अब मलाई लड्डु खुवाऊ, केटाले परैबाट भन्यो। किन र के खुसीमा? केटीले सोधी। तिमीले जागिर पायो त्यही खुसीमा नि, केटाले भन्यो। मलाई अहिले अलि अप्ठ्यारो लागिरहेको छ, अफिसमा त साँझ 7 बजीसम्म काम गर्नुपर्ने रहेछ, म छोरी मान्छे, मान्छेले कुरा काट्लान् रात बिरात। केटाले केटीलाई बिचमा रोकेर भन्यो, यो 21 शताब्दी हो, न बिराउनु न डराउनु, आफ्नो काम भएपछि के को रात बिरात? रोक्ने मान्छेले चाहिँ रक्सी झोकेर रातको 1 बजी आए पनि केही नहुने, हामी मान्छेले चाहिँ काम गरेर 7 बजी फर्काउँदा कुरा काट्ने, त्यस्ता कुरा काट्ने मान्छेलाई त मुख परेको जवाफ पो दिनुपर्छ। केटाको कुरा सुनेर केटी ढुक्क भए। नौ दिन केटा गम्भीर थियो, आज उसले आफ्नो सबभन्दा मनपर्ने पोसाक लगायो, अत्तर छर्क्यो, बिहानभरि ऐना हेरिरह्यो। केटीलाई फोन गर्यो, एउटा पार्कमा भेट्यो र आफूले केटीलाई असाध्यै मन पराएको, प्रेम गरेको र भविष्यमा विवाह गर्न चाहेको सबै एकैचोटि बतायो। केटीले पनि केटाको विचारबाट आफू प्रभावित भएको र उसको प्रेम स्वीकार गरेको बताए। अब केटा र केटी प्रेमी प्रेमिका भए। पहिलो दिन मिठा मिठा कुरा भए, पार्कतिर गए, फिल्म हलतिर गए, दिन रमाइलो भयो। दोस्रो दिन केटीहरूलाई त कपाल पालेकै चाउँछ, गरगना लाएकै राम्रो देखिन्छ, श्रृङ्गारमै नारी खुल्दछ, पहिरनमा पनि केटीहरू सतर्क हुनुपर्छ, प्रेमीले भन्यो। प्रेमिकाले सशंकित भएर प्रेमीको आँखामा हेरी हत्तनपत्त प्रेमीले भन्यो, मेरी आमै गाउँका मान्छेहरू कुरा काट्छन्, एक दिन हाम्रो विवाह हुन्छ, तिमीले आमासँग मिलेर बस्न पनि छ, आमाको मन राख्नै पर्यो नि, त्यही भएर तिमी अब अलिक व्यवहारिक भन। केटीले खै के सोची, यो कुरोमा सम्झौता गर्न ऊ तयार भए। त्यसको दिन प्रेमी र प्रेमिकाको अचानक बजारमा भेट भयो। प्रेमिका एउटा अर्कै केटासँग थिए, कुरा भएन, उनीहरूले छुट्टिहाले। मेरो त प्रेमीले प्रेमिकालाई फोन गर्यो, प्रेमिकाको हालखबर, चिया, खाजा, खाना खाए नखाएको केही सोधेन, सिधै बजारमा देखेको केटाबारे सोध्यो। प्रेमीको आवाजले उत्यो केटाको बारेमा जान्न हतारिएको संकेत गर्थ्यो। प्रेमिकाको मनमा चिसो बस्यो र पनि जवाफ दिन थाली, तर उसले जवाफ दिनु अगाडि नै प्रेमी बोल्यो, सुन अब तिमी मेरी मात्र हौ, तिमी अरू कोही केटासँग बोलेको हाँसेको हिँडेको मलाई मन पर्दैन, त्यसैले अब आइन्दा मैले तिमीलाई अरू कोही केटासँग बोलेको हिँडेको देखेँ भने ठिक हुँदैन। प्रेमिकाले पनि सोधी, तिमी पनि अब मात्र मेरो हौ कि तिमी अब अरू कोही केटीसँग बोल्दैनौ? प्रेमी हाँसेर भन्यो, मेरो कुरा अलग हो, म छोरा मान्छे हौ। प्रेमीको अभिमानले उसलाई घसेट्यो र उसले भनी, न म तिमीलाई मेरो सम्पत्ति सोध्छु, न तिमी मलाई यो सोच्ने भूल गर भन्ने चाहन्छु, म कोसँग बोल्नुपर्छ, कोसँग हिँड्नुपर्छ, यो कुरा मेरो आफ्नै निर्णयमा भर पर्छ, तर एउटा कुरा, दिउँसो तिमीले मसँग देखेको केटा मेरो दाजु हो र म मेरो दाजुसँग हिँडिरहेको थिएँ। यति भनेर प्रेमिकाले फोन राखिदिए। चौथो दिन प्रेमीले प्रेमिकालाई फुल दियो र माफी माग्यो। प्रेमिका एकछिन रिसाई, तर प्रेमीले उसलाई धेरै माया गर्ने गरेको हुनाले उसमा ईर्ष्या उत्पन्न भएको भनेपछि प्रेमिका हाँसी। पाँचौं दिन अफिसले प्रेमिकाको बडुवा गर्यो, प्रेमीभन्दा प्रेमिका माथि पुगे। समारोहमा सबले प्रेमिकालाई बधाई दिए, प्रशंसा गरे। प्रेमीमाथि समारोहमा उपस्थित थिएन। त्यो दिन प्रेमीले अफिसमा बिदा लियो र ढोका थुनेर डेरामै बितायो। छैठौं दिन प्रेमिकाले प्रेमीको अनुपस्थितिबारे सोधी, प्रेमीले कारणमा व्यस्त त जनायो, अब त तिमीलाई मैले म्याडम पो भन्नुपर्ने भयो होइन त, उपहासको स्वरमा प्रेमीले भन्यो। सातौं दिन प्रेमीले आफूलाई घरबाट बिदाईको दबाव आएर विवाहको दबाव आइरहेको दबाव र आफूले पनि विवाह गर्ने सोच बनाएको कुरा प्रेमिकालाई बतायो। प्रेमिका पनि तयार भई, रातो सारी, गरगहनाले झकी झकाउ, ओठमा लाली, आँखामा गाजल, हातमा चुरा, पाउमा पाउजु, प्रेमिकाले मानौ चुलो नै फेरेकी थिए। विवाह भयो, अब उनीहरू पति र पत्नी बन्न थाले। पहिलो दिन बेहुला बेहुरी पलङमा सँगै बसेका थिए। बेहुलाले बेहुलीको घुम्टो उठाएर चिउँडो समाएर अनुहार हेरेन, सायद सधैँ हेरिएको मुहार भएर पनि होला। अब तिमी मेरी पत्नी र कसैकी बुहारी भएकी छौ, तिमीले आफ्नो संस्कृति, मान मर्यादा सबै कुराको पालना गर्नुपर्छ, एउटी कुशल पत्नी बन्ने नै अब तिम्रो एकमात्र उद्देश्य हुनेछ, मैले तिमीलाई सम्झाइराख्नु नपरोस्, सैनिकका जवानलाई प्रशिक्षण दिए जस्तो गरेर बेहुलाले बत्ती मिलाइदियो। दोस्रो दिन बिहानको खाना पतिले नै पकाए, खाना खाइवरी दुवैजना आफ्नो कार्यस्थलतिर गए। बेलुका लगभग उही समयमा फर्किए, तर नापेर ठिक्क भनिदियो भने पत्नी नै अघि फर्किए। श्रीमतीले नै चिया बनाए, तर खाना पकाउने पालो पतिको भने, ल के कुरा गरेको तिमीले, स्वास्नी हुनाउँदै मैले खाना पकाउने, यस्तो भयो भने त तिमीसँग बिहे गरेको के फाइदा, पतिले हाँस्दै भन्यो। पत्नी छक्क परी, चुप लागौ कि भन्ने सोची, तर बोली, तर तिमी त खाना आफै पकाउँछु भन्थ्यौ त, ए त्यो त एक्लै हुँदा गृह मन्त्रालय पनि सम्हाल्नै पर्यो नि, तर अब त म प्रधानमन्त्री, तिमी गृहमन्त्री, अरूले सुन्यो भने लाजै हुन्छ, स्वास्नी हुनाउँदै लोग्नेले खाना बनाउने, वरपरको डेरावालको अगाडि बेइज्जत नगराई, पतिले हाँसी हाँसी जिस्किँदै आफ्नो कुरा भन्यो। विवाह अगाडि त भन्नौ नि यो कुरा, पत्नीले गम्भीर भएर कडा स्वरमा भने, ए त्यति बेलाको त कुरा अर्को नै थियो, छाती फुलाउँदै त्यति भनेर रिमोट हातमा लिएर पति टिभी हेर्न थाल्यो। तेस्रो दिन पत्नी अफिस जान ठिक्क परी, पतिले सोध्यो, कहाँ जान लागेको तिमी? पत्नीले भने, अफिस। किन तिमी जाँदैनौ? पतिले भने, होइन म जान्छु, तर तिमी आज अफिसमा जाऊ, आज मेरा साथीहरू तिमीलाई हेर्न आउँदैछन्। पत्नीले भने, तिम्रो साथीहरूलाई बिदाको दिन बोलाऊ, नत्र साँझमा बोलाऊ, म तिम्रो साथीहरूको लागि अफिस छाड्न त सक्दिनँ। पतिले थप्यो, साथीहरू साँझमा नै आउँछन्, तर म चाहन्छु दिउँसो तिमी ब्युटी पार्लर जाऊ, कपाल बनाऊ, आइब्रो बनाऊ, मेकअप गरेर ठिक्क परेर बस। साथीहरूले पनि भनौन्, वा अँ साडी नै लगाऊ है, बरु ल्याऊ यो पैसा, दिउँसो साडी पनि किन्नु। पत्नीले तुरन्त प्रतिक्रिया दिए, के म गुडिया हौ, त्यतिको परेर बसेँ, कि म राम्रै छैन र मैले मेकअप गर्नुपर्ने? अँ बरु यसो गरौँ, म पनि मेरो साथीहरूलाई बोलाउँछु, आज तिमी पनि अफिसमा जाऊ, पार्लर जाऊ, दाढी जुँगा बनाऊ, फेसियल मसाज गर, राम्रो बना। मेरो साथीहरूले पनि भनौन्, वा बेलुका सबै मिलेर गेट टुगेदर गरौँ, रमाइलो हुन्छ। ए बरु तिमी पनि दौरा सुरुवाल नै लगाऊ, अब आज एक दिनमा त सिलाइ हुँदैन, भाडामा कहाँ पाइन्छ तिमीलाई थाहा नहोला, त्यही भएर दिउँसो भर त खोज्न लाग्छ नै। अँ बरु मलाई साडी किन्न दिएको पैसा तिमीलाई नै काम लाग्छ, त्यही पैसाले तिमीले भाडाको दौरा सुरुवाल किन्नु, यस्तो कस्तो हुन्छ यस्तो गर्दा? पत्नीले यति धेरै कुरा एकछिन पनि नरोकिकन भने अनि ब्याग बोकेर अफिसतिर लागि। पति रिसायो। चौथो दिन पतिले पाँच सात दोर लुगा पत्नीका अगाडि राखिदियो, यो मेरो लुगा धोइदेऊ त, मेरो टाउको दुखेको छ, फेरि तिम्रो पनि आज बिदा नै हुने, म क्रिकेट हेर्छु, सिथामल खाऊ न, त्यो जाबर टाउको दुखेको तिमीको भइहाल्छ नि, तिमी आइमीहरूले त्यो जाबर टाउको दुखेको त पचाइहाल्छौ नि, तिमी त आफ्नो लुगा आफै धुने मान्छे होइनौ र, त्यो त विवाह अगाडि, अब तिमी हुँदा आउँदै कहाँ? पत्नीले भने, पल्लो कोठाको रविजी त विवाहपछि पनि आफै लुगा धुन्छन् त। पतिले भने, ऊ त जोइटिङ्रे हो नि त, उसो भए तिमीले मलाई पोइटिङ्रे बनाउन खोजेको होइन, कर्तव्य परायणा पत्नी। पाँचौं दिन रातको 9 बजिसकेको थियो, पति सोफामा बसेर टिभी हेरिरहेको थियो, पत्नी आई, पतिले घडी हेरेर आँखा तरे, पतिले चर्को चर्को भने, यही यो घर आउने समय, यति जेल कहाँ थियो, के गर्दै थियो, घरमा पनि मान्छे छन्, तिमीलाई थाहा छ कि छैन, मलाई भोक लागिसक्यो, घरमा खाना पाकेको छैन, रात बिरात घर आएर वरपरका मान्छेले नाना थरी कुरा गर्छन्, आइमा मान्छे भएर रात बिरातको ख्याल गर्नुपर्छ, मेरो अफिसमा मिटिङ थियो, यो कुरा त तिमीलाई पनि थाहा थियो नि। पत्नीले भने, तिम्रो त 4 बजे नै बिदा भएको होइन, भोक लागेको भए खाना पकाए भइहाल्थ्यो, भान्सामा सब सोप छ, म आफ्नो काममा थिएँ, घुम्न गएर ढिलो आएको होइन र घुमेरै ढिलो आएको भए पनि तिमीसँग म डराउनु पर्ने केही छैन, तिमी रातमा घर आउँदा मैले कहिले केही सोधिनँ त। पतिले भने, मेरो कुरा अलग हो। पत्नीले भने, किन, तिमी फलामको मान्छे हो र? होइन, तर म लोग्ने मान्छे हुँ, त्यही मान्छे न हो, भगवान् त होइनौ नि, जे होस् तिमी जागिरबाट राजीनामा देऊ, यसरी राति राति आइमा हिँड्छ हिँडेको छ राम्रो होइन, म कमाइहाल्छु नि, म पाल्छु तिमीलाई, भोलिबाट तिमी अफिस जानु पर्दैन। पतिले भने, पत्नी तत्काल बोलिन, फोनको घन्टी बज्छ, पत्नीले फोन उठाई, ए निकिताजी, अँ मैले त्यो फाइल यहीँ ल्याएँ, ए भोलि अफिसमा नै छलफल गरौँ न त्यसबारेमा, ल त शुभरात्री। पत्नीले फोन राखे। छैठौँ दिन बिदाको दिन दुवै घरमा टिभी हेरिरहेका, रिमोट पतिले लिएको छ, रिमोट देऊ त, एकछिन बिबिसी हेरौँ न। पत्नीले भने, के आइमै भएर बिबिसी हेर्छौ, ल यो हेर, अर्को च्यानल लगाइदिएर यसमा तिमीलाई काम लाग्ने सिरियलहरू दिन्छ, सब आइमा यही त हेर्छन् नि, तिमी यसो रामायण महाभारत हेर्ने गर, यसबाट तिमीले थाहा पाउँछौ आइमाईको काम, कर्तव्य र अधिकार। सातौं दिन घरमा पतिका आफन्तहरू छन्, पत्नी भान्सामा खाजा बनाउँदै थिए, मलाई आफन्तको अगाडि तिमी नभन्नु हजुर भन्नु, किन? पत्नीले आश्चर्यचकित भएर सोधी, नत्र पत्नीले हेपेर राखेको रहेछ भन्छन् क्या, खै त अस्ति मेरो आफन्तको अगाडि तिमीले मलाई पाउनै भन्दा पनि कसरी तिमीले मलाई हेर्छौ भनेर भनेन नि त, फेरि उफ, म लोग्ने मान्छे, तिमी आइमाई कतिचोटि भन्नु, एकछिन हजुर भन्दा तिमी सानी त हुन्नौ नि। पत्नीले चिया खाजा लिएर गई, आफन्तका अगाडि राखि, ओहो पानी ल्याउन बेच्दैछु, यसो गर न भित्र गएर पानी ल्याउन। पत्नीले आफन्तहरूलाई खाजा दिँदै जाने। आठौं दिन अफिसबाट फर्केर सोफामा बस्दै छेउमा उभिएकी पत्नीलाई पतिले भन्यो, सब साथीहरू बाउ भइसके, आफ्नो भने सुसार नै छैन, तिमी एकचोटि डाक्टरकोमा जाऊ न, मलाई पनि बच्चाको चाहना छ, तर मैले गर्दा नै बच्चा नभएको भन्ने त होइन नि, भोलि दुवैजना गएर डाक्टरलाई देखाउनुपर्छ। म किन जाने, ममा के खराबी छ? पतिले सोध्यो। अनि ममा चाहिँ के कमी छ? पत्नीले पनि सोध्यो। तिमी त आइमै मान्छे, तिमी पनि त मान्छे नै हो। नौ दिन दुवैजना डाक्टरकोमा जान्छन्। दसौँ दिन अफिसबाट पत्नी पहिला नै आइसकेकी हुन्छ, पतिको मुहारमा विजयी मुस्कान नाचिरहेको थियो। आज म एकदम खुसी छु, मेरो बढुवा भयो, पतिले कोट फुकाल्दै भन्यो, बधाई छ, के मूल्याङ्कन गरेछ अफिसले, समयमा अफिस पुग्ने, अफिसमा पूरा समय दिने, बिदा नलिने, इमान्दार आदि आदि, तर मलाई त जागिरबाट निकालियो, के भयो त, म कमाइहाल्छु नि, तिम्रो काम के नै छ र, मिठो मिठो पकाऊ, बुढालाई खुवाऊ, अफिस पठाऊ, दिउँसो घर सफा राख, घर सजाऊ, म साँझमा अफिसबाट आउँछु, चिया खाजा खुवाऊ, तिमीलाई त त्यसै पनि कामै काम, तिमीलाई थाहा छ मलाई अफिस समयमा नपुग्ने, अफिसमा पूरा समय दिन सक्ने, जहिले पनि बिदा माग्ने भए पनि जागिरबाट निकालिदियो। पत्नीले भने, एघारौं दिन पतिले सिधै भन्यो म दोस्रो विवाह गर्न चाहन्छु किन मलाई बच्चा चाहियो म बाउ बन्न चाहन्छु म पनि आमा बन्न चाहन्छु र म पनि दोस्रो विवाह गर्छु मतलब आज म डाक्टरकोमा गएकी थिएँ यो रिपोर्ट हेर बच्चा जन्माउन नसक्ने कमी तिनीमा छ ममा होइन बाह्रौं दिन पति आफ्ना साथीहरूसँग घरमा गफ गरिरहेको थियो पहिलो साथी यार बच्चाको बाँच्ने कहिले खुवाउँछ पति यार आफ्नो भाग्यमा बच्चा रहनेछ दोस्रो साथीले भन्यो के भनेको त्यस्तो पतिले भन्यो हेर्न मेरी पत्नी बच्चा पाउन सक्दिन अब बच्चाकै लागि दोस्रो विवाह के गर्नु बरु एउटा बच्चा नै काख लिनु पर्ला तेस्रो साथीले भन्यो चेक गराएको कि कतै तमा नै पो पतिले भन्यो कहाँ यार ममा डाक्टरहरू जे पनि भन्छन् म त लोभे मान्छे हो नि पत्नी सबै कुरा सुनिरहेकी थिए तेह्रौं दिन यो सम्बन्ध विच्छेदको कागजपत्र पढेर साइन गरिदिनु म तिमीलाई छोड्दैछु पत्नीले कडा स्वरमा भने के किन जोक गरेको यस्तो पतिले सोध्यो यो जोक होइन लोगे मान्छे बिना आइमा एक पल पनि बाँच्न सक्दिन के गर्छौ तिमी म बिना पतिले सोध्यो म आफ्नो जीवनको आफै मालिक हुँ लोगे मान्छे बिना आइमा मान्छे बाँच्न सक्छ कि सक्दिनँ लोग्नेले छाडिदिएको तिमीले आमालाई सोध पत्नी ब्याग बोकेर बाहिर निस्किन्छ